यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.mpबाट संसारभरै केही साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। स्थानीय समाचार विस्तारमा, लोकतन्त्र दिवस आज चितवनमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला विकास समिति चितवनको सभाहालमा एक कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाइएको छ। भरतपुरको 24 कोटीबाट शोभायात्रा निकाली जिल्ला विकास समितिमा पुगी औपचारिक कार्यक्रम गरिएको छ। शोभायात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायत सरकारी कार्यालयका प्रमुख र राजनैतिक दलका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतको टोलीले ज्ञात अज्ञात शहीदहरूको सम्झनामा सलामी अर्पण गरेका छन् भने राजनैतिक दलका नेता तथा सरकारी कार्यालयका प्रमुखहरूले शहीदहरूको तस्विरमा माल्यार्पण गरेका थिए। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य कृष्ण भक्त पोखरेलले देशमा लोकतन्त्र संस्थागत गर्न हरेक नागरिक र जनप्रतिनिधिहरू क्रियाशील भएर लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्मा, स्थानीय विकास अधिकारी तिल्ला पौडेल लगायत विभिन्न राजनैतिक जिल्ला स्थित नेताहरूले बोलेका थिए। नेपाली कङ्ग्रेस चितवनको आयोजनामा लोकतन्त्र दिवस एवं नयाँ वर्ष 2071 को अवसरमा आज नानगढमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। पार्टी सभापति टेकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कङ्ग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा प्रवक्ता बडुले लोकतन्त्रको संस्थागत गर्न कङ्ग्रेसले अगुवाई गर्ने धारणा राख्नुभयो। उहाँले यसै वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गरी जनताको शान्ति र स्थायित्वको चाहना पूरा गर्न अघि बढ्ने दृढता व्यक्त गर्नुभयो। चितवनको विकासमा पार्टीले यथेष्ट भूमिका खेल्ने बडुले प्रतिबद्धता राख्नुभयो। कार्यक्रममा एमाले चितवनका अध्यक्ष जयन थपलिया, माओवादी चितवनका संयोजक नारायण दाहाल, माओवादी चितवनका सेक्रेटरी गुणराज लोहनी, राप्रपा नेपालका अध्यक्ष बद्री तिमल सिन्हा, कङ्ग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरे, कृष्ण लाल सापकोटा प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्मा लगायतले बोल्नु भएको थियो। कार्यक्रममा कङ्ग्रेसका जिल्लाका सभासदहरू सुस्नात अधिकारी सावित्री चौधरी, अञ्जनी श्रेष्ठ, विष्णुमाया परियाललाई सम्मान समेत गरिएको जिल्ला सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाह भोलि चितवन आउँदै हुनुहुन्छ। विभिन्न जिल्लाका मठ मन्दिरमा पूजा अर्चना गर्ने क्रममा भोलि जिल्लाका विभिन्न मठ मन्दिर र विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउन लाग्नु भएको हो। पूर्व रानी कोमलका साथ राजेन्द्र भोलि सिमराबाट चितवन आउनुहुनेछ। चितवनको रत्नगरमा उहाँको स्वागतका लागि भव्य तयारी गरिएको छ। उहाँलाई भोलि रत्नगरको सौरा चोकमा पूर्वी चितवन राष्ट्रवादी समूहले भव्य रूपमा स्वागत गर्ने तयारी गरेको छ। पूर्व राजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमणका क्रममा आज राष्ट्रवादी समूहले रत्नगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समूहका जिल्ला सह संयोजक माधव भट्टराईले सौरा चोकमा स्वागत गरेपछि रत्नगरको निपनीमा रहेको हरियर मन्दिर र पदमपुरको कमल चोकमा रहेको बौद्ध गुम्बामा पूजा अर्चना गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। भोलि नै चुटपानीको तुलाराम चोकमा जनतासँग भेटघाट गर्ने कार्यक्रम तय गरेको भट्टराईले बताउनुभयो। भोलि नानगढको सेन्ट्रल फार्म होटलमा बास बस्ने पूर्व राजा ज्ञानेन्द्र शाहले 13 गते नानगढ स्थित नारायणी कला मन्दिरमा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेर नानगढ स्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पूजा अर्चना गरी पुलचोकसम्म पैदल यात्रा गर्ने पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव फडिराज पाठकले पूर्व राजा ज्ञानेन्द्रको जिल्ला भ्रमण जनताको अवस्था बुझ्न रहेको जानकारी दिनुभयो। पूजापाठसँगै जनतासँग भेटघाट गरी उनीहरूको अवस्था बुझ्ने उद्देश्यका साथै उहाँको जिल्ला भ्रमण केन्द्रित रहेको पाठकले बताउनुभयो। पूर्व राजासँगै जिल्ला भ्रमणमा रहेका पाठकले आफूले जनतासँगको भेटघाटका क्रममा राजाको सद्भाव राखेर सहनामा वृद्धि भएको उहाँले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा ज्ञानेन्द्रका नातेदार एवं पूर्व राष्ट्रिय खेलकुद परिषदका सचिव किशोर बहादुर सिंह, संसार सहायक स्मिता भण्डारी लगायतको सहभागिता रहेको थियो। राजसंस्थाको अन्त्यपछि पहिलो पटक चितवन आउन लाग्नुभएका शाहको धार्मिक स्थलको अवलोकन भने पनि जनतासँग जनसम्पर्क बढाउन आउन लागेको बुझिएको छ। प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ प्रेतीले स्थानीय निकायको निर्वाचन कम्तीमा चार चरणमा गर्नुपर्ने बताउनु भएको छ। चितवन क्षेत्र नम्बर चारमा हुन लागेको संविधान सभा सदस्यको उपनिर्वाचनमा विद्युतीय मतदान सम्बन्धी मतदाता शिक्षा प्रशिक्षण कार्यक्रमको आज भरतपुरमा उद्घाटन गर्दै उप्रेतीले सो विचार राख्नु भएको हो। स्थानीय निकायको चुनावले नगर, गाउँ र ओडा तहसम्म गरेर 4,721 स्थानीय सरकार निर्माण गर्ने भएकाले समय र तयारी धेरै हुनुपर्ने उहाँले बताउनुभयो। स्थानीय निर्वाचनका लागि 37,000 किसिमका मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ। यसकारण एकै चरणमा स्थानीय निकायको चुनाव सम्भव नभएको उहाँले बताउनुभयो। संविधान सभा सदस्य पदको निर्वाचन एक केन्द्रीय सरकार निर्माणका लागि थियो, त्यसका लागि पनि 241 प्रकारका मतपत्र छाप्नु परेको उहाँले बताउनुभयो। पार्टीको संख्या पनि बढ्दै गएको र लामो समयदेखि स्थानीय निकायमा चुनाव नभएकाले पनि असंस्थाहरू थपिएको प्रेतीले बताउनुभयो। तर समय अभाव रहेकाले तत्काल स्थानीय निकायको निर्वाचन सम्भव नभएको पनि उहाँले बताउनुभयो। मिति घोषणा भएपछि निर्वाचन आयोगलाई कम्तीमा पनि 3 महिनाको समय आवश्यक पर्ने उहाँले बताउनुभयो। मिति घोषणामा सरकार वा संविधान सभामा सहभागी सबै दलको सहमति भए उत्तम हुने वा अधिकांश दलको सहमतिमा मिति घोषणा गरेर निर्वाचनमा लाग्न आवश्यक भएको उहाँले बताउनुभयो। संविधान बनेपछि भने अवधि पुगेको अवस्थामा निर्वाचन आयोग आफैले निर्वाचनको मिति तोक्न स्वतन्त्र हुने उहाँले बताउनुभयो। यसअघि आज भरतपुर विमानस्थलमा पत्रकारसँगै कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेद्वार हुनु उपयुक्त नभएको बताउनु भएको थियो। प्राविधिक रूपमा ठिक नहुने राय आयोगले पटक पटक दिएको भए पनि राजनीतिक दलहरूले नमानेको उहाँले बताउनुभयो। एकै व्यक्ति दुई क्षेत्रमा उम्मेद्वार हुँदा संविधान सभाले समयमा पूर्णता नपाउने र खर्चिलो हुने उहाँको भनाइ थियो। समुदायमा आधारित पूर्व सूचना प्रणाली सम्बन्धी 3 दिने तालिम आज माडीको अध्यापुरीमा सुरु भएको छ। समुदायमा आधारित विपद जोखिम व्यवस्थापन समिति माडीको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र बृहत्तर विपद जोखिम व्यवस्थापन कार्यक्रमको संयुक्त सहयोगमा सुरु भएको तालिममा बाढी तथा डुबानबाट हुने जोखिम व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण राखिएको छ। तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं विपद जोखिम व्यवस्थापन समिति चितवनका सम्पर्क व्यक्ति बलराम लोइटिलले तालिम अवधिभर पूर्व सूचनाका विषयमा बाढी तथा डुबानको जोखिममा रहेका माथिल्लो तथा तल्लो तटीय क्षेत्र बीचमा समन्यात्मक भूमिका बनाउने पूर्व सूचना समितिलाई गतिशीलता प्रदान गर्ने तथा स्वचालित वर्षा मापन केन्द्र स्थापना गरिने लगायतका विषयमा जानकारी गराउनुभयो। यस तालिमले माडी क्षेत्रमा हुने विपद जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ। प्र्याक्टिकल एक्सन नेपाल चितवनका परियोजना व्यक्ति बुद्धि कुमारले सहजीकरण गर्नुभएको तालिममा जिल्ला विकास समितिका सम्पर्क व्यक्ति लुटेल इन्जिनियर राजेश कोइरालाले प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिनुहुनेछ। वैशाख 13 गतेसम्म सञ्चालन हुने तालिममा माडीका 4 वटा गाविसका तटीय क्षेत्रका 30 स्थानीयहरूको सहभागिता रहेको छ। विपद जोखिम व्यवस्थापन समिति अद्यापुरीका अध्यक्ष घनश्याम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अद्यापुरी गाविस सचिव देवप्रसाद पौडेल, बकोडाका गाविस सचिव प्रकाश चन्द्र पौडेल, नेपाल प्रहरीका प्रतिनिधि, शिक्षक तथा 4 वटा गाविसका समुदायमा आधारित पूर्व सूचना प्रणाली समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पूर्वी चितवनको रत्नगर दुई हाई स्कुल रोड टोल विकास संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ। सुरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। साधारण सभाले लेखा समिति संयोजक गंगा श्रेष्ठको संयोजकत्वमा लेखा समिति सदस्य निर्मल दुवाडी, जयन्ती खनाल, निरञ्जन दर्नाल, लालबहादुर राणालाई चयन गरेको हो। रत्नगर नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेल प्रमुख अतिथि रहनु भएको उक्त साधारण सभा हाई स्कुल रोड टोल विकास संस्थाका अध्यक्ष मिनबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। चितवनमा आजदेखि मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गर्नुभएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव लामाले खेल क्षेत्रको विकासको लागि राखेपले गाउँ गाउँमा खेलकुद प्रतियोगिता गर्ने बताउनुभयो। मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा 13 गतेसम्म मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सञ्चालन हुने प्रतियोगितामा 19 जिल्लाका 1,123 जना खेलाडीहरू सहभागी छन्। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा हुनेछ। जिल्ला विकास समिति नवलप्रासीले शौचालय निर्माण नगर्ने जिल्लावासीलाई 7 दिनको अनुरोध गरी शौचालय निर्माण गर्न आग्रह गरेको छ। समितिले दिएको 7 दिनको अनुरोधलाई क्षमता हुँदाहुँदै पनि शौचालय निर्माण नगरेका व्यक्ति वा त्यही घर परिवारका सदस्यलाई निश्चित समयमा शौचालय निर्माण नगरेकाले सरकारी सेवा सुविधा रोक्का गर्ने भएको स्थानीय विकास अधिकारी रामराज कडियाले बताउनुभयो। नवलप्रासीका 37 गाविस खुल्ला दिशामुक्त गाविस भएका छन् भने जिल्लालाई आगामी असारमा खुला दिशामुक्त गर्ने लक्ष्य लिइएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, एमालेभित्र आगामी नेतृत्वका लागि देखिएको विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतान्त्रिक पद्धति, बी अस्वस्थ प्रतिस्पर्धा, सी सामान्य प्रक्रिया। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोणा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मोगलिन, मोगलिन ओबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बोटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556-63063, मोबाइल नम्बर 98550-61743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि दिनभर घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारीसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556-25-63-33, फ्याक्स नम्बर 0556-33-31, इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@newsat.gmail.com। हवस् त, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा